नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम अर्पण समर्पणको आजको यो श्रृङ्खलामा आजको यो श्रृङ्खला लिएर उपस्थित भएको छु म तपाईँको दिलको साथी राजन दिलग्रुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठ प्रत्येक दिन आउने गर्छ 2 बजेको अर्पण समाचारपछि लगभग 3 बजेसम्म तपाईँकै सन्देश सम्झना राख्नको लागि आज पनि खुल्ला गरिसकेका छौँ 055-563-332 तपाईँको लागि तपाईँको मनमा रहेको सन्देश सम्झना हामीसँग आएर राख्न सक्नुहुन्छ आज बिहिबारको बसाइरहेको छ आज हामी तपाईँको माझमा आधुनिक गीतसँगै तपाईँको सन्देश सम्झना राख्नेछौँ 055-563-332 तपाईँको लागि यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ मकवानपुरबाट आकाश हजुर आकाश थिङ आकाशजी के गर्नुहुन्छ बसी बसाई यो अलावा पढाइहरू पनि केही छैन कार्यक्रममा आउनु भएको छ के अरे तपाईँलाई थाहा छ तपाईँको सन्देश सम्झना राख्ने गर्छौँ भनेर केही बेरपछि एउटा आधुनिक गीत बजाउँछौँ शुभ सुगीतमा कसको लागि तपाईँ सम्झना राख्न चाहनुहुन्छ धन्यवाद हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले पनि छुट्टिन्छौँ नमस्कार आकाश सिंह मकवानपुरबाट आउनुभएको थियो आफ्नो सम्झना सन्देश राखिसक्नु भएको छ तपाईँको पनि आफूसँग भएको सन्देश सम्झना राख्नको लागि एउटा वातावरण सिर्जना गर्नेछ कार्यक्रम अर्पण समर्पणले सदाको दिन झैँ आज पनि बिहिबारको बसाइमा आधुनिक गीतको साथमा रहनेछौँ आज सहकर्मी साथी रामु आचार्यको अनुपस्थितिमा म आएको छु कोही साथी हुनुहुन्छ यति बेला उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ विष्णु दाई अलि सानो आइराखेको छ को बोल्दै हुनुहुन्छ कोराकबाट निरा रुम्बा निराजी के छ हालखबर के गर्नुहुन्छ आज भोलि बस्ने मात्रै कहिले काहीँ उठ्नु पनि पर्यो सधैँ बसिराख्दा ढाड दुख्छ त हुन्छ कार्यक्रममा आउनुभएको छ सम्झना कसको लागि धन्यवाद हुन्छ निराजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले पनि छुट्टिन्छौँ नमस्कार निरा रुम्बा हुनुहुन्थ्यो कोराकबाट सम्झना सन्देश राखेर गइसक्नु भएको छ अर्पण समर्पणमा यति बेला अझै एउटा अझै एकजना साथीलाई लिने भनेर भनिराख्नु भएको छ विष्णु दाईले हुन्छ को साथी हुनुहुन्छ कहाँदेखि हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते विष्णु दाई कुराकानी गर्दै हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ तनहुँबाट सबिना पछाडि के छ होला सबिनाजीको सबिना भुजेल तनहुँको हालखबर कस्तो छ यता पनि गर्मी नै छ चितवन भन्दा त अलिक चिसै छ होला तनहुँ है हाम्रो यता चाहिँ गर्मी अत्याधिक छ तपाईँ आउनु भएको छ अलिक शीतलता प्रदान भएको छ होइन विष्णु दाई हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको सन्देश केही छ भने राख्न सक्नुहुन्छ नभए सम्झना हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले पनि छुट्टिन्छौँ है नमस्ते सबिना भुजेल हुनुहुन्थ्यो तनहुँबाट निकै टाढा टाढाबाट पनि आउनुहुन्छ अर्पण समर्पणको बसाइमा रहिरहेका छौँ म छु आज तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठ तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.blogspot.com एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पण आज आधुनिक गीतको पालो रहेको छ कोही साथी हुनुहुन्छ उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्ते दादा कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर म मकवानपुरदेखि मकवानपुरदेखि को भन्नुभयो अमित थिङ अमितजी के गर्नुहुन्छ गर्मी छ कता कता शीतल छ खोजी हिँड्दै होइन हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको पनि सन्देश सम्झना धन्यवाद कल्ड्रुङको दादालाई अनि मेरो घर पुरालाई अनि मेरो भाइ आकाश परिवर्तन दादा, अनि मेरो मलाई अमित भन्ने चिनिनु सम्पूर्ण लागे। हुन्छ अमितजी, कार्यक्रममा आउनुभयो, अहिले भने छुट्टिन्छौँ। नमस्कार। अमित थिङ आउनुभएको थियो मकवानपुरबाट। सन्देश सम्झना तपाईँले राख्ने एउटा माध्यम हो कार्यक्रम अर्पण समर्पण। अर्पण समर्पणको आजको बसाइमा आधुनिक गीतको साथमा रहेका छौँ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई भित्रै बोलाउँदछु। को हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते हजुर। नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ? कोराकबाट मिना लामा। मिनाजी के गर्नुहुन्छ? घरमै बस्ने है, घरको काम गर्ने। अनि यो गर्मी कसरी छलिराख्नु भएको छ त? गर्मी कसरी छलिराख्नु भएको छ? गर्मीबाट बचाउनको लागि के गरिराख्नु भएको छ भने नि? त्यही हो है। हुन्छ, कार्यक्रममा आउनुभएको छ, तपाईँको सन्देश सम्झना ककसको लागि? धन्यवाद। अनि अर्पण हो लिने। हजुर हजुर। अनि मेरो घरको बुवा मम्मी, मेरो भाइ सुरेश लामालाई, अनि अघि भर्खर आउनु भएको थियो निरा रुम्बालाई, अनि कोराजात भल्पानी बहिनी सन्जमायालाई, अनि राम मायालाई, अनि प्रेम दादालाई, अनि विकास तामाङलाई, अनि मलाई मिना लामाहरू चिन्दिन चिन्ने सम्पूर्णलाई। हुन्छ मिनाजी, अहिले भने छुट्टिन्छौँ। नमस्कार। खुराकबाट मिना लामा हुनुहुन्थ्यो कार्यक्रममा अर्पण समर्पणमा। यति बेला भने पालो भएको छ एउटा आधुनिक सुमधुर कर्णप्रिय आवाजको, त्यसपछि हामी छोटो सन्देशमूलक व्यावसायिक विश्रामतर्फ पनि लाग्छौँ। रेडियो अर्पण 104.5 मेगाहर्जसँगै रहनुहोला। तिमीलाई माया गर्ने अधिकार भए, तिमीलाई आफ्नै ठान्ने अधिकार भए, म त ज्यानकै बाजी लाउन तयार थिए, म त दुनियालाई भुल्न तयार थिए, तिमी त अर्कैको भइसकिछौ, सिन्दुर पोते अर्कैको लाइसकिछौ, तिमीलाई माया गर्ने अधिकार भए। अर्कैको भाग लाग्यो, तिमीले हाँस्ने हाँसो माने अर्कैको भाग लाग्यो, मेरो दिलमा जुनी भरलाई, मेरो दिलमा जुनी भरलाई नमेटिने दाग लाग्यो, दाग लाग्यो, दाग लाग्यो, तिमी सँगै जुनी काट्ने अधिकार भए, दुख सुख सँगै साट्ने अधिकार भए, म त तिम्रै काखमा रुन तयार थिए, तिम्रो आफ्नो मान्छे हुन तयार थिए, तिमी त सिन्दुर पोते अर्कैको लाइसकिछौ, कसम खाइसकिछौ, तिमीलाई माया गर्ने अधिकार भए। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। फेरि पनि धेरै धेरै स्वागत छ अर्पण समर्पणको बाँकी यो श्रृङ्खलामा उपस्थित भएको छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठ तपाईँको मनमा सन्देश सम्झना जे छ हामी हाम्रो माझमा आएर पुग्नुहोस् हामी तपाईँको आफन्तजन प्रियजनको माझमा लिएर जानेछौँ 0556563332 तपाईँको लागि खुल्ला गरेका छौँ यति बेला कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ अभागी कान्छा हजुर अभागीजी हजुर यो तपाईँको नाम चाहिँ सुरुदेखि नै अभागी कान्छा हो कि पछि तपाईँ आफैले राख्नुभएको बुवाले नै राखिदिनु भएको है साहित्यिक नाम जस्तो लाग्यो कि तपाईँको त्यही भएर सोधेको नि के गर्नुहुन्छ तपाईँले के काम गर्नुहुन्छ ओहो हामीलाई पनि आवश्यकता थियो है बिजनै अब तपाईँको त्यो रेडियो अलिक सानो बनाउनुहोस् न भयो हजुर भयो कहाँदेखि बोल्नु भएको रे तपाईँ दाहखानी नौ अनि तपाईँको हालचाल सबै कुरो ठिक छ के अरे है तपाईँको सन्देश केही छ हजुर सन्देश ठिकै छ अब सम्झना सुनाउन सक्नुहुन्छ सम्झना मेरो सर्वप्रथम हजुरलाई धन्यवाद अभागी कान्छा नाम जस्तै भयो कि क्या हो फोन बिचैमा छुटिएको छ जे होस् तपाईँ पनि आउन सक्नुहुन्छ सम्झना सन्देश पोख्नको लागि 0556563332 तपाईँको लागि खुल्ला गरेका छौँ रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.blogspot.com एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पण यति बेला कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ सरु अधिकारी सरुजी आज भोलि भेटघाट अलिक कम भएको नियमित श्रोता नै हो है अन्य कार्यक्रममा भेटघाट नभएको रहेछ सायद म आज चाहिँ रामुको अनुपस्थितिमा आएको भएर यहाँनिर भेटघाट भयो है त्यही त नि मैले त्यही भएर त्यसपछि चाहिँ भेटघाट भएको छैन अनि त्यही भएर पातलो भएको हो भनेर भने नि होइन आइराखेको छु हुन्छ कार्यक्रममा आउनु भएको छ सन्देश सम्झना के छ राख्न सक्नुहुन्छ धन्यवाद अनि कन्दनडुप्पो दाइलाई विष्णु दाइ हो के आज बस्या हो हो विष्णु दाइ विष्णु दाइ र राज दाइलाई अनि घमण्डलाई देशलाई अनि मेरो आफ्नो मान्छे विदेशमा हुनुहुन्छ आफ्नो मान्छेलाई अनि मेरो सानो छोरालाई अनि अर्पण भोलि नि मेरो घर परिवारको लागि हुन्छ सरुजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते सरु अधिकारी हुनुहुन्थ्यो पदमपुरबाट फेरि पनि कोही साथी आइसक्नु भएको छ 0556563332 बाटो हुँदै उहाँसँग पनि कुराकानी गर्छु अनि स्वागत गर्छु को हुनुहुन्छ हजुर नमस्कार नमस्ते हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ मेघनाथ नेउपाने कहाँदेखि भन्नुभयो हजुर रनपा नौ नजिकै हुनुहुँदो रहेछ अब त्यताको हालखबर के छ यताको यस्तो छ भन्न पनि नपर्ने भयो कि तपाईँ गर्मी त छ गर्मी त छ अनि तपाईँको हालखबर चाहिँ के छ तपाईँको हालखबर चाहिँ के छ के गर्नुहुन्छ आजभोलि सबैभन्दा ठुलो काम हो नि त्यो त हुन्छ कार्यक्रममा आउनुभएको छ तपाईँको सन्देश सम्झना राख्न सक्नुहुन्छ धन्यवाद हुन्छ मेघनाथजी कार्यक्रममा आउनुभयो अहिले भने छुट्टिन्छौँ नमस्कार मेघनाथ नेउपाने हुनुहुन्थ्यो रनपा नौबाट अब भने कार्यक्रमबाट बिदा लिनुपर्छ भनेर इसारा गर्दै हुनुहुन्छ हाम्रो प्राविधिक सहकर्मी साथी विष्णु आज मकनपुरबाट आकाश थिङ आउनुभयो कुराकबाट निरा रुम्बा तनौबाट सबिना भुजेल मकनपुरबाट अमित थिङ कुराकबाट मिना लामा दाहखानीबाट अभागी कान्छा पदमपुरबाट सरु अधिकारी र अन्तिममा रनपा नौदेखि मेघनाथ नेउपाने आउनुभयो फोन गर्नुभयो सबैलाई धन्यवाद फोन प्रयास गर्नुभयो तपाईँलाई पनि धन्यवाद आज फोन नलागेर के भयो त सधैँ आउने गर्छ भोलि फेरि लाग्नेछ भन्दै रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.blogspot.com सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँलाई पनि धन्यवाद मेरो आवाजलाई सुरेष्ठलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठलाई पनि धन्यवाद व्यक्त गर्दै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ छुट्टिन्छु। हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्। Radio Arpan